पुनर जन्म मा पूरब जन्म को के अंश थियो पुनर जन्म मा पूरब जन्म को के अंश थियो खोला नला झरना पहाड़ को मीठो संगीत थियो कहाँ बताया कहाँ बताया अल्हा चिने पाता उड़ाई लगो मिस्टुरी ने सपना सब पूरी ने उड़ायो सपना सब पूरी ले सपना सब पूरी ले सपना सब पूरी ले उड़ायो अनि तपाईका पिता गोपीलाल सुवेदी माता कौशिला सुवेदीको मृत्यु भइसकेका छ हजुर माता मेरो 2040 सालमा मृत्यु भएको हो बुबाको 2060 सालमा मृत्यु भएको तपाईँ कति भाइ मध्ये कुन चाहिँ हो म चार भाइ मध्येको सानो अहिले तपाईँ कुन चाहिँ दाजुसँग हुनुहुन्छ म अहिले शालिकराम सुवेदीको घरमा हो दिवस उहाँहरूले स्याहार सुसार चाहिँ राम्रै गर्नु भएको छ अनि तपाईँ यसरी गत 40 वर्षदेखि खाडिनु भएको छ नेता चन्द्र भण्डारीले धेरै गरिबका छोरीलाई पढाउने गर्नु भएको छ आफ्नै तलब भत्ताले तपाईँलाई कतै भेटेर कहिले काहीँ केही सहयोग गर्न उपचार जस्तो काभ्रेमा लगे पनि मेरुदण्ड खुसेको मान्छेलाई त व्हील चेयर दिने अथवा तपाईँको त्यो कष्टकर जीवनबाट मुक्त हुन सक्नुहुन्थ्यो यसबारे उहाँले भेटेर केही कुराकानी गर्नु भएको छ आफ्नो बालसखीले बाटो असुविधा भएको अब सबै खाल्टाखुल्टी भएको हुनाले मैले होलचेयर प्रयोग गरिनँ सर र मैले मलाई उहाँले गर्नुभएको उहाँले मलाई होलचेयर पठाइदिनु भएको थियो मैले त्यो प्रयोगमा ल्याइनँ उपचारका लागि केही पहल गर्नुभयो उहाँले उपचारको लागि उहाँले त्यस्तो पहल खेल्नु भएन साथै मैले मेरो सिक्किममा गएको बेला अब भन्छ अब तपाईँको उपचार यहाँ हुन्छ तपाईँको पुरानो त्यसको पनि उपचार हुन्छ चिन्ता नगर्नु भनेर मलाई अस्पतालमा गएर सान्त्वना दिनुभएको थियो बिचमा मलाई थप अरू बिमारले मलाई असर गरेको थियो म सिक्किमसम्म जान बाध्य थिएँ र त्यहाँ गएर कुनै बिमारीहरू डाक्टरहरूसित मेरो सम्पर्क भयो त्यतिखेरसँग डाइगन त्यहाँ जानुभएको थियो त्यसपछि तपाईँको इलाज हुन्छ अब पछि जो पुरानो त्यसको पनि उपचार हुन्छ चिन्ता नगर्नु धन्यवाद सधैँभरि घरको परिवारले रुएर बस्न सक्दैन खेती किसान गर्नुहुन्छ सुनवलमा तपाईँलाई त घर परिवार नहुँदाखेरि त एकदमै कष्ट हुँदो होला नि है एकदम कष्ट हुन्छ एकदम निराशामय हुन्छ अब यो समय अब भनौँ न रातिमा मेरो निज भनेको म 4-5 घन्टामा सुत्छु त्यसको विकल्प अब यस्तै चाहिँ चुनौतीहरू यताउता चाहिँ आगर कुराकानी हुन्छ नभए त्यसरी अब निराशा एकदम काल्पनिक कुराहरू अनेक चिन्ता परेशानीहरू सोचेर अब त्यस्तै जीवनहरू दिनहरू बितेको छ बन्द कोठाबाट संसार चियाउनु भएको छ बडो मुस्किलले है हजुर एकदमै मैले संसार चियाएको छु संसारमा म पनि म ठुलो मान्छे बन्ने छु होला मैले पनि केही गरेर देखाउँछु मैले पनि केही समाजलाई सुधार गर्न सक्छु होला र म आफू जानेको हुँदाको ठाउँलाई मैले त्यो योगदान गर्न सक्छु होला भन्ने मलाई लाग्छ तर पनि मैले त्यो गर्न नसक्दा मलाई एकदमै दुःख र जलानीमा छु सर पीडा हुन्छ एकदम पीडा मलाई पीडा बहुत एकदम पीडा एकदम मलाई झस्काइ राखेको छ। सपना मलाई दिदी जस्तो एकदम झसङ्ग झसङ्ग त्यो मेरो समयले त्यस्तो मलाई झगा दिइराखेको छ। एकदम मलाई बाल्यपनको याद आउँछ र त्यहाँ म जहाँ जहाँ गएको छु, जहाँ जहाँ खेलेको छु, जहाँ जहाँ त्यो जुन जुन ठाउँमा म गएको छु त्यो ठाउँको मलाई याद झन्झन्टी आएको छ अहिले। जस्तो कि तपाईँ गुल्मीको हुँगा छाउनसम्म त त्यति निराश थिएन होला, बसाइ साह्रै गरिसकेपछि थप पीडा भयो तपाईँलाई? एउटा मलाई थप पीडा भएको छ। म त्यहाँ हुँदा मेरो जो जन्मठाउँ हुँदा चौधरी वार्ड नम्बर 8 त्यहाँको त्यहाँका सही साथीहरू, त्यहाँका बुवा आमाहरू, छरछिमेकीहरू, परानानीहरू, त्यहाँको माटो, त्यहाँको घर, जहाँ जन्मेहरू जो बढ्यो, अब त्यहाँ 50-52 वर्ष म त्यो घरमा रहेँ, त्यो गृहमा रहेँ, मलाई त्यहाँको माया, त्यहाँको ममता एकदम बढी आउँछ, झल्को आउँछ, सम्झना आउँछ। हुन्छ, तपाईँ जस्ता बसाइ सराई गरेर जुन अर्को ठाउँमा जान्छन् नि त्यस्ता मानिसहरूलाई आत्मसात गर्ने यो एउटा गीत सुनाइदिन चाहन्छु है त। हेमलालजी, पक्कै पनि आर्थिक समस्या छ होला, सहयोग कतैबाट पायो भने तपाईँको उपचार हुन सक्छ? मेरो आशा छ, म यो मलाई एउटा डाक्टर वरिष्ठ डाक्टरले बताउनु भएको छ 60% हुनेमा छ, 40% नहुनेमा देखिन्छ भनेर मेरो शरीरको सबै जाँच गर्दाखेरि डाक्टरले बताउनु भएको थियो र त्यसमा खर्च त अलिक बढी नै लाग्छ भन्ने कुरा आएको थियो र त्यसमा म अगाडि बढ्न सकिनँ मेरो आर्थिक अभावले र त्यसमा प्लस अहिले मलाई यो किताबको सम्बन्धी जो किताबको फाइली जो बलाडर भन्दो रहेछ त्यो एकदम खराब भएको छ, एक्सर्साइज नभएको हुनाले र त्यो मैले कन्टिन्यू औषधि प्रयोग गर्नु परेको छ, त्यसमा फेरि मेरो प्रेसर बिपी हाई छ, त्यसमा फेरि दिशाको पनि समस्या आउँछ, कहिले काहीँ दिशा नहुने अब त्यो समस्या परेशानी त्यो खुट्टा छ फेरि र मेरो जीवन गर्न त यस्तै अब दिशाले बितिराखेको छ सर, भनौँ न म अर्का त्यो अब सहारामा बाँच्नु भनेको आफूले गर्न नसकेर अर्काको सहारा अर्काको मायामा रहनु भनेको यो संसार कस्तो रहेछ भन्दा खुसीमा सबै रमाउँदो रहेछन्, अब दुःखमा कसैले साथ दिएर रमाउँछन् भन्ने मैले त्यो महसुस गरेँ र आँसु आँसु र हाँसो हाँसोमा पनि सबैले साथ दिँदो रहेछन् र आँसुमा समयले साथ दिँदा रहेछन् र जसले पनि यदि बलेको आगो ताप्छन् निजको आगो ताप्दैनन् त्यसलाई फेरि जलाउन खाल्दैनन् भने जस्तो त्यस्तै मैले मेरो जीवनमा अनुभव गरिराखेको छु। नबिझ्ने गरी आँखैमा बसी करौती बानी र डरै छन् सुखमा हुन्छन् आफन्त सबै दुःखमा साथ छोड्दा रहेछन् यो दुनियाको रीति नै यस्तो बलेको आगो ताप्दा रहेछन् दुखीलाई कहिले काहीँ भुल्दा रहेछन् देउता पनि मलाई यो जिन्दगीले हेमलालजी तपाईँले ओझेल खबर त सुनिरहनुहुन्छ है सुनौल भाइ पनि ए त्यहाँ गएर पनि सुन्ने अवसर चाहिँ पाउनुभयो हजुर मैले पाएर मैले त्यहाँका खबरहरू एकदम ध्यान दिएर सुने त्यसपछि मोबाइलमा पनि मैले हेर्ने अवसर पाएँ त्यहाँ मोबाइलमा पनि युट्युबमा पनि हेरेँ सबै त हजुरको बोलीहरू सुने त्यहाँका गाउँहरूका घटनाहरू घटनाक्रमहरू मैले हेरेँ त्यही त तपाईँले धेरैचोटि मलाई फोन गर्नुभयो हिजो राति पनि तपाईँलाई निद्रा लाग्दो रहेछ म लगभग 10-11 बजिसकेको थियो तपाईँको पीडा सुने त्यसपछि मैले तपाईँलाई अहिले सम्पर्क राखेको हुँ नवजीवन कतै मिल्छ कि उपचार गर्न सके सबैसँग के भन्न चाहनुहुन्छ देश प्रदेशमा जो हुनुहुन्छ मेरा दाजुभाइ दिदी बहिनी छोरा भतिजाहरू नातिहरू मेरा शुभचिन्तकहरूसँग मैले सहरी हात थाप्न चाहन्छु र मेरो भोलिका दिनमा मेरो चाहिँ उपचार हुन सक्छ कि त्यो मैले याचना गर्छु आशा गर्छु तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न सहयोगदाताले तपाईँलाई सहयोग गर्न चाहनुभयो भने सिधै तपाईँसँग सम्पर्क राख्नुहुनेछ हजुर मेरो मोबाइल नम्बर हो 9876380 सम्पर्क गर्नु भयो हुन्छ अर्को नम्बर अर्को नम्बर 98600 12716 सम्पर्क गर्नुहुन्छ यतिका 40 वर्षदेखि बन्द कोठामा हुनुहुन्छ तपाईँको जुन कष्टकर जीवन अलिक बेलैमा यसरी नै बाहिर आउन पाएको भए त तपाईँले पहिले उद्धार पाउनु हुँदो रहेछ नि होइन मैले पाउँछु सर मैले उद्धार पाउँछु म त्यतिखेर भेलु पत्न जान सकियो जान मलाई आर्थिक सहयोग साथ दिएको भए भेलु पत्न गएर म ठिक हुन्थेँ भन्ने मलाई आशा लाग्छ हुन्छ यदि तपाईँको यो कष्टकर जीवनको कथा सुनेर कसैले सहयोग गर्नुभयो भने अवश्य पनि तपाईँले उद्धार पाउनुहुनेछ भन्ने अपेक्षा राख्दै तपाईँको यो 40 वर्षदेखिको यो बन्द कोठामा एउटा कष्टकर जीवन जुन बिताउनु भएको छ यसप्रति हामी पनि सहानुभूति प्रकट गर्दै कतै सहयोग गर्ने महानुभावहरूले खबर गर्नुभयो भने हामी तपाईँलाई खबर गर्नेछौँ र ओझेल खबर सुन्दै जानुहोला भन्दै आजलाई तपाईँको यो जीवनको गोरेटो यही बिट मार्न चाहन्छु है त हेमलालजी हुनुहुन्छ त्यो बुवा आमाहरू हुनुहुन्छ दाजुभाइहरू हुनुहुन्छ छोरा भतिजाहरू हुनुहुन्छ नाति नातिनाहरू हुनुहुन्छ र यो ओझेलका खबर सञ्चालक हजुर किरण शनिवार हुनुहुन्छ सबैलाई यो नयाँ वर्षको मैले शुभकामना दिन चाहन्छु मेरो आउँदा दिनहरू अब सबैको सहयोगी हातहरू म पर फैलाउन् म यही अपेक्षा राख्छु आशा राख्छु हाम्रो पनि तपाईँलाई नव वर्षको शुभकामना आउँदै गरेको नयाँ वर्ष 2073 तपाईँलाई नवजीवन प्रदान गरोस् भन्दै अहिले छुट्टिए है त हजुर धन्यवाद हजुर धन्यवाद धन्यवाद नै मान छैन बाचा नै मान छैन मर्छु भन्छु कालैले लाँदैन ए हजुर एक्लो परानी बाँचु जेल राम राम छ ये हजुर मरे खरा अब बिदा माग्नु पूर्व उचित सुझाव सल्लाह र प्रतिक्रियाका लागि 9857061530 मोबाइल नम्बर टिपाउँदै र तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी शङ्कर भूषाललाई विशेष धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक प्रेम सुनार बिदा चाहन्छु। नमस्ते अनि सबैका लागि नव वर्ष फलोस फुलोस र सुखद रहोस् भन्ने शुभकामना पनि।